हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा अर्पण शुभ साँझको अर्को एउटा रमाइलो बसाइली राज पनि हामी तपाईँलाई भेट्नको लागि उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला विष्णु अनित भाइको साथमा छु म प्रतीक्षा। थाहा नै छ अर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन साँझ 7 बजे पछाडि उपस्थित हुने गर्छौं। करिब करिब आधी घण्टा तपाईँसँगै रहन्छौ। मिठा मिठा लोकधुरी भाकाहरूलाई तपाईँको माझमा राख्ने गर्छौं। राज पनि यो साँझको बेला आउन चाहनुहुन्छ, एकैछिन भए पनि हामीसँगै रम्न चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 056-5363-332 र 056-5363-333 दुईवटा बाटो तपाईँहरूको लागि आज पनि हामीले खुल्ला गरिसकेका छौँ। र यति बेला अर्पण शुभ साँझको व्यवसायमा कोही साथी आउने तर्खरमा हुनुहुन्छ। तपाईँको दिनभरिको थकानलाई भुलाउनको लागि, तपाईँको थकानलाई मेटाउनको लागि हामी अर्पण शुभ साँझको व्यवसाय लिएर मिठा मिठा लोकधोरी भाकाहरूको साथमा उपस्थित हुने गर्छौँ। र यति बेला भने कोही साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। हेलो हजुर दिदी, नमस्ते। नमस्कार सरोजी, के छ हाल खबर? ठिक छ नि हजुरको? मेरो पनि एकदम ठिक छ। अलिक समयपछि भेट भए सरोजी? हजुर भेट भन्दा नि अब काम परेछ त्यही भएर व्यस्त हुनुहुन्थ्यो। हजुर ल ठिक छ, केही छैन, काम परिहाल्छ नि कहिले काहीँ, होइन? हजुर हजुर। अनि आज के गर्नुभयो नि दिनभरि? आज दिनभरि केही नि गरेन दिदी, दिनभरि बस्यो, बिहान बाबुलाई बोरिङ पुऱ्यायो, अनि फेरि बेड लिन गयो, त्यही हो। त्यही बनायो खायो, होइन? हजुर ल ठिक छ। अनि आज को कसलाई सम्झिनुहुन्छ अर्पण शुभ साँझ मार्फत? हजुरलाई धन्यवाद। अनि राम दाईलाई, बिजन दादालाई, अनि राजलाई, घमण्डालाई, रेशलाई, मेरो सानो सानो मम्मीलाई, अनि सरु आउनु भएको थियो यति बेला पदमपुरबाट, र अर्पण शुभ साँझको व्यवसायमा अर्को साथी पनि आइसक्नु भएको छ, म उहाँलाई पनि स्वागत गरिहाल्छु। हेलो हेलो हजुर नमस्कार। नमस्कार दिदी, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकदेखि इन्द्र कुमारी। के गर्नुहुन्छ इन्द्र कुमारीजीले? घरमै बस्नुहुन्छ? अनि बसेको बेला रेडियो अर्पण कतिको सुन्नुहुन्छ? ल माया गर्नुहोस् है। अनि आज अर्पण शुभ साँझमा आउनु भएको छ, कसलाई सम्झिनुहुन्छ? तपाईँलाई धन्यवाद। अनि एकाउन्टेन्टमा बस्नुहुनेलाई, अनि मेरो साथीहरू सङ्गीता, रिनुका, पार्वती, अनि राम, अनि मेरो घर परिवार, मेरो दिदी, बहिनी, भाइ, अनि मलाई इन्द्र कुमारी भनेर चिन्ने सम्पूर्णलाई। हुन्छ अहिले पनि सुट है। नमस्कार इन्द्र कुमारीजी आउनु भएको थियो यति बेला, र अर्पण शुभ साँझको यो व्यवसाय तपाईँ फोन गर्दै गर्नुहोस् यति बेला भने तपाईँको लागि यो भाका। Oh, तपाईँले सुनिसक्नु भएको छर्पण शुभ साँझको व्यवसाय सुन्दै हुनुहुन्छ। यति बेला तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 MHz साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर हामीलाई सुनिराख्नु भएको छ। www.radioarpan.com.np लगइन गरेर र यति बेला अर्पण शुभ साँझको व्यवसायमा कोही साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। हेलो हजुर, नमस्कार दिदी। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म कोराक साथ गोठिरीबाट प्रमोद तामाङ। प्रमोद तामाङ कोराकबाट, के छ प्रमोदजी हालखबर तपाईँको? मेरो हालखबर ठिकै छ दिदी, यहाँ गोठ बनाएर हजुर यहाँ गोठ घर बनाएर बसिरह दिदी। ए, मैले पछाडि अलिकति व्यस्त नै हुनुहुन्छ है? हजुर हजुर। अनि आज को को छ सम्झिनुहुन्छ नि अर्पण मार्फत? सर्वप्रथम हजुरलाई धन्यवाद, दादालाई, दाईहरू सबैको लागि, दिदीहरू सबैको लागि, अनि मम्मी, अनि मलाई प्रमोद भनेर चिन्ने सम्बोधनको लागि, र अर्पण एफएम सुनिरहनु भएको साथीहरू सबैको लागि दिदी। हुन्छ, अहिले पनि छु है। नमस्कार। नमस्कार, प्रमोद आउनु भएको थियो यति बेला र अर्पण आजको यो विषयमा अर्को साथी पनि आइसक्नु भएको छ, म उहाँलाई पनि कार्यक्रममा स्वागत गरिहाल्छु। हेलो हेलो दिदी, नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट स्केल चेपाङ। कोराकबाट के भन्नु पर्यो? स्केल चेपाङ। स्केल चेपाङ, अनि के गर्नुहुन्छ तपाईँ? म घर बसी बसाइयो दिदी। बसी बसाइयो, पढ्नु हुँदैन? पढ्नुहुन्छ कि पढ्नुहुन्न? पढ्छ। कति माने? पाँचमा। पाँचमा, ल राम्रोसँग पढ्नु होला है। अच्छा, राम्रोसँग पढ्नु छ है भनेको के? हजुर। आज को कसलाई सम्झिनुहुन्छ अर्पण शुभ साँझ मार्फत? सर्वप्रथम हजुरलाई धन्यवाद, अनि कन्टोनमा बसेको दादालाई, अनि मेरो दिदी रोटी माया चेपाङलाई, हजुर, अनि दाई मिलन चेपाङ, अनि मलाई स्केल चेपाङ नचिन्ने सम्पूर्ण छुट्याउ। नमस्कार। नमस्ते। स्केल चेपाङ आउनु भएको थियो यति बेला, र तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि फोन गरिहाल्नु होला 056-5363-32 र 056-5363-33 यो बाटो तपाईँहरूको लागि खुल्लै छ। यति बेला भने फेरि पनि तपाईँको लागि अर्को एउटा भाकालाई अगाडि जोड्छु। Don't दुईजनाले मलाई मन पराउँछन् लौन कता जाम कसलाई रोजौँ दुविधा भएको भाग तपाईँले सुनिसक्नु भएको छ। पूर्ण शुभ साँझको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकी लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर हामीलाई सुनिराख्नु भएको छ र आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 056-5363-332 र 056-5363-333 यो दुईवटाबाट तपाईँहरूको लागि खुल्लैछ। र यति बेला भने कोही साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। हेलो, हजुर नमस्ते दिदी। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? दिपेन्द्र तामाङ। के छ दिपेन्द्रजी तपाईँको हाल खबर? ए स्कुलमा जाने, घरमा आउने, पढ्ने अनि खाना खाने बस्ने, त्यति हो दिदी। ल ठिक छ, भनेपछि रमाइलो छ है? रमाइलो छ दिदी। अनि आज को कसलाई सम्झिनुहुन्छ अर्पण शुभ साँझ मार्फत? सर्वप्रथम हजुरको लागि धन्यवाद। अनि राज दादा, विष्णु दादा, अनि अर्पण होलीलाई, अनि मेरो सबै घर परिवारलाई, मेरो अङ्कल रमा तामाङ, अनि मेरो साथीहरू कुमार तामाङ, अनि दोर्जे तामाङ, अनि मेरो भाइहरू सोनम तामाङ, अनि रोहित तामाङ, अनि मलाई दिपेन्द्र भन्ने सबैजनालाई, अनि मेरो साथीहरू सबैलाई। हुन्छ, अहिले पनि हेर्छु है। नमस्ते। नमस्कार, अर्पण शुभ साँझको व्यवसाय सुनिराख्नु भएको छ र आउन चाहनुहुन्छ भनेदेखि तपाईँ पनि फोन गरिहाल्नुहोला 056-5363-332 र 33 यो बाटो खुल्लैछ। यति बेला अर्को साथी आइसक्नु भएको छ, उहाँलाई पनि स्वागत गर्छु। हेलो। हेलो दिदी नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म मनहरीबाट टार्जन लामा बोल्दैछु। मनहरीबाट टार्जन लामा? टार्जन लामा हजुर। अनि के गर्नुहुन्छ टार्जनजीले? बसी बसे हो दिदी, एसएलसी लिएर बसिरहेको छ। एसएलसी एक्जाम कस्तो भयो नि? ठिक ठिकै भयो भन्नु पर्छ। ठिकै भयो हजुर, खासै राम्रो भएन? त्यति नराम्रो पनि भन्न नमिल्यो, राम्रै भएको छ। सोचे जस्तो पनि खासै भएन हो? सोचे जस्तो अलि राम्रो भएन। ठिकै छ, रिजल्ट राम्रो आओस्, रिजल्ट राम्रो आएपछि खुसी लाग्छ नि त, होइन? हजुर। ल ठिक छ, अनि आज को कसलाई सम्झिनुहुन्छ? सर्वप्रथम त तपाईँलाई धन्यवाद। अनि अर्पण होली युनिट, अनि मेरो घर परिवार, अनि साथीहरू, अनि मलाई ताजा चिन्ने नचिन्ने सम्पूर्णको लागि। हुन्छ, छुटौँ है। हुन्छ, नमस्कार। नमस्कार। टार्जनजी आउनु भएको थियो यति बेला र अर्पण शुभ साँझको व्यवसायी हो। अर्को साथी पनि आइसक्नु भएको छ, म उहाँलाई पनि स्वागत गर्छु। हेलो। हेलो नमस्ते दिदी। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट सन्त तामाङ। सन्त भन्नुभयो सन्त माया, अनि के छ तपाईँ के गर्नुहुन्छ? कतिमा हो? कतिमा? टेन क्लासमा। ल राम्रोसँग पढ्नुहोस् है। अनि आज को कसलाई सम्झिनुहुन्छ अर्पण शुभ साँझ मार्फत? मेरो मम्मी बुवाका लागि, अनि अर्पण होलीका लागि, हजुर, मेरो टेन क्लासमा पढ्ने साथीहरूको लागि, अनि मेरो साथीहरू श्री शर्मिला, मिना, कुमारी, जुनिल, गोमा, सबैको लागि, अनि मेरो भाइको लागि, हुन्छ अहिले भने छुट है। नमस्कार। अर्पण शुभ साँझको व्यवसाय सुन्दै हुनुहुन्छ तपाईँ र तपाईँको माझमा रहेर तपाईँसँग कुराकानी गर्दा गर्दै हामी आजको कार्यक्रमको लगभग अन्त अन्तमा पनि आइसकेका छौँ र अब भने कार्यक्रमबाट छुटिनुपर्छ। यतिन्जेलसम्म तपाईँले कार्यक्रम सुनेर बस्नुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ। त्यस्तै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले सुनिदिनु भयो तपाईँलाई पनि धन्यवाद छ र फोन गर्नुहुने प्रयास गर्नुहुने तपाईँप्रति आभारी छु। यतिन्जेलसम्मको प्राविधिक साथको लागि विष्णुलाई पनि धेरै धेरै धन्यवाद भन्दै अर्पण शुभ साँझको आजको व्यवसायबाट म प्रतीक्षा पनि छुटिन्छु। हवस् त, नमस्कार। धेरै आए आफै राति भएन, मन परेको तिमी सानो तिम्रो आशा छैन, मेरो मनमा बस्न लाज, मेरो मनमा बस्न लाज, भावनाको बेच तिमी आए सगत, अरूलाई त राम राम परदेश धेरै आए आफै राति भएन, मन परेको तिमी सानो मेरो मनमा बस्नलाई, मेरो मनमा बस्नलाई, भावनाको बेच तिमी आए सगत, अरूलाई त राम राम परदेशी छ, मेरो मनमा बस्नलाई, भावनाको बेच तिमी